नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अनि यो हो कार्यक्रम अर्पण समर्पण। हामी हरेक दिन आउने गर्दछौँ दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको यो समयलाई लिएर हामी उपस्थित हुने गर्दछौँ र तपाईँलाई 056563332 यो नम्बरमा स्वागत गर्ने गर्दछौँ। स्वयं रूप आज पनि उपस्थित भएका छौँ। कोही मित्र आइसक्नु भएको छ, ढिला नगरिकन उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट निरा मोक्तान। के गर्नुहुन्छ निराजीले? कतिमा पढ्नुहुन्छ निराजी? 12 पढ्नुहुन्छ। हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक उन्नतिका लागि शुभकामना। ककसलाई सम्झने आज? धन्यवाद। अनि मेरो साथीहरू निर्मला, सलिना, अस्मिता, अनि मेरो मम्मी बाबा, अनि दिपेन्द्र दादाको लागि, अनि कन्ट्रोल रुममा हुनुहुने दादाको लागि, अनि मलाई निरा मोक्तान भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ निराजी, आउँदै गर्नुहोला, माया नमार्नुहोला। अहिले पनि छुट्टिन्छ, नमस्कार। आउनु भएको थियो निरा मोक्तान भण्डाराबाट, सम्पूर्णको लागि आफ्नो मिठो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। तपाईँ पनि 056563332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँ विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र यति बेला फेरि पनि कार्यक्रममा सहभागिता जनाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा विष्णुबाट मैले यहाँनिर प्राप्त गरेँ। उहाँसँगै कुराकानीको सुरुवात गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि कुमार लामा। कुमारजीको आवाजमा आज अलिकति मलिनता आइरहेछ नि, किन हो कुमारजी? बढी गर्मी लाग्यो क्या हो आज? धेरै गर्मी छ त्यही भएर। हुन्छ, ककसलाई सुनाउने कुमारजी? फर्स्ट अफ अल हजुरलाई धन्यवाद। अनि टेक्निसियनमा रहने दादाको लागि, मेरो नाम मान्छेको लागि, अनि मेरो घर परिवारको लागि, र मेरो साथीहरू रमेश, प्रेम, तिलक, रूपचन्द, र मलाई चिन्ने नजिने सम्पूर्णको लागि। हुन्छ कुमारजी, आइरहनु होला, मैले छुट्टिन्छ, नमस्कार। नमस्ते दादा। कुमार लामा आउनु भएको थियो कुराकबाट। आजको यो मङ्गलबारको श्रृङ्खलामा हामी केही समय अगाडि निस्किएका नेपाली चलचित्रका गीतहरू सुन्छौँ, मध्यकालीन समयका नेपाली चलचित्र गीत अनि पुरानो नेपाली चलचित्र गीत, सबै गीतहरू आज हामीले आजको बसाइमा सुन्ने गर्छौँ। र यति बेला पृष्ठभूमिमा गुन्जिरहेको छ नेपाली कथानक चलचित्र साथी, माफ गर्नु होला, अर्को गीत बजेको छ मायाको फुल राम्रो, यही गीत सुन्छौँ यति बेला। माया को दिल राम्रो रूप, माया को रूप हेर्यो हजुरलाई, निर्माया को चाल देखा, निर्माया को चाल देखा, दिल धड़किन्छ खूब मेरो हजुरलाई। Thank you. राम राम माया हजुरलाई। यानी माया आजलाई सायोनारा, नेपाली कथानक चलचित्र आमाको आशीर्वादबाट हामीले यो गीत अगाडि सार्यौँ। कार्यक्रम अर्पण समर्पण सुन्दै हुनुहुन्छ, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा। र यति बेला कार्यक्रममा सहभागिता जनाउनको लागि कोही मित्र आइसक्नु भएको छ भने इसारा मैले फेरि पनि भएको छु। ढिला नागरिक उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। दाजु नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? चैनपुरबाट बदन अधिकारी। हजुर के गर्नुहुन्छ बदनजीले? म अहिले खासै के गर्नु दाजु, त्यही घरतिर बसिबसाइ छ है। हजुर अनि चैनपुरतिरको हालखबर के छ? चैनपुरतिर राम्रै छ, घाम लागिरहेछ, राम्रै भइरहेछ है, पसिना चुइरहेछ, त्यही हो। हुन्छ बदनजी, कसलाई सम्झने आज? स्पेसल हाम्रो पत्ता दिदीको लागि, कृष्ण दाजुको लागि, अनि हजुरलाई धन्यवाद, अनि रमेश अङ्कल, अनि त्यहाँ हाम्रो इमराज दाजुको लागि, अर्पण एफएमको सम्पूर्ण फ्यामिलीको लागि, र मलाई बदन अधिकार हेर्छु नि सम्पूर्णको लागि। हुन्छ बदनजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु, नमस्कार। हस् नमस्ते। आउनु भएको थियो बदन अधिकारी चैनपुरबाट, सम्पर्कको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। तपाईँ पनि आउनुहोला, 0055-63-332 यो नम्बर हामीले तपाईँको लागि भनेर खुल्ला गरिराखेको नम्बर हो। यसै नम्बर मार्फत तपाईँ हाम्रो भेट हुन्छ, अनि तपाईँका आफन्तहरूका माझसम्म तपाईँका सम्झना त्यस्तै सन्देश हामीले कार्यक्रम मार्फत अगाडि बढाउने गर्दछौँ। र फेरि पनि कार्यक्रममा सहभागिता जनाउनको लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यहाँनिर मिलिरहेको छ, ढिला नगरिकन उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट निरा रुम्बा। के छ निराजी, खाजा खानुभयो? मैले चाहिँ खाएको छैन निराजी। हुन्छ, कसलाई सम्झने? हुन्छ निराजी, आउँदै गर्नु होला, भने छुट्टिन्छ, नमस्कार। आउनु भएको थियो निरा रुम्बाको रागबाट, सम्पर्कको लागि मिठो सम्झना। यति बेला फेरि पनि अर्को गीत तपाईँका लागि। पहिलो पहिलो माया मेरो, के हुन्छ तनमा मेरो, पहिलो पहिलो माया मेरो, के हुन्छ तनमा मेरो, यो मन मेरो तडपी रह्यो, कहाँ कहाँ हरायो, मन मेरो लेख्न मन लाग्दैन, भोक प्यास जाग्दैन, पढ्न लेख्न मन लाग्दैन, भोक प्यास जाग्दैन, यो मन मेरो तडपिरह्यो, कहाँ कहाँ हरायो, मन मेरो रेडियो अर्पण 104.5 मेगाहर्ज। कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र? त्यसो भए बिहे गरौ न त। नाइ, दिदीको बिहे नै भएको छैन। मम्मीलाई सोधौँ? अहँ, बेलै भएको छैन। त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त। तर बाइक खोइ त। एकैछिन है, म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइकलाई हाल्छु नि। स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अनि यो हो कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पण मार्फत रहेर तपाईँलाई नै स्वागत गरिरहेका छौँ। 0556 63 332 यही नम्बरमा, र तपाईँका सम्झना, तपाईँका सन्देश, तपाईँकै आफन्त प्रियजनहरूका छेउछाउमा हामीले पुर्याइरहेका छौँ। कार्यक्रम अर्पण समर्पणमा सहभागिता जनाउनको लागि फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने यति बेला जानकारी प्राप्त भएको छ। उहाँसँगै कुराकानी गरौँ। हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? बकुलहरबाट सरिता लामा। के छ सरिताजी हालखबर? आज कसलाई सम्झने? धन्यवाद। अनि मेरो साथीहरू कल्पना, विनिता, सुमित्रा, शर्मिला, दिनिता, के अरे, अनि मेरो भाइ विनोद, अनि के अरे मेरो श्रीमान मोक्तान राई, अनि मलाई सरिता नाम भन्नु सम्पूर्ण हुँदै जाने। हुन्छ सरिताजी, आउँदै गर्नु हुनाले पनि छुट्टिन्छ। नमस्कार। आउनुभएको थियो सरिता लामा बकुल्लहरबाट। सम्पूर्णको लागि आफ्नो सम्झना सन्देश अगाडि बढाइसक्नु भएको छ। तपाईँ पनि 0556 63 332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउनुहोला। हामी कार्यक्रमको निकै अन्त्यमा छौँ। एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्ने समय छ भन्ने जानकारी पनि मैले पाइरहेको छु। यो छिडमा कोही मित्र आइसक्नु भएको छ, उहाँसँगै कुराकानी गरौँ। हजुर, नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुजन। के गर्नुहुन्छ सुजनजीले? बस्ने पढ्ने त्यस्तै चलिरहेको छ है। हुन्छ सुजनजी, कसलाई सम्झने आज? सर्वप्रथम तपाईँलाई धन्यवाद। अनि मसँगै बधाई हुनुहुन्छ कृष्ण अधिकारी, उहाँलाई पनि, अनि अरू मलाई चिन्ने नचिन्ने सबैजनालाई। हुन्छ सुजनजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो सुजन सौराहा चोकबाट। सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। आजको लागि भने कार्यक्रम अर्पण समर्पणको समय सकिसकेको छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने, टेलिफोन सम्पर्कमा आउने अनि आउनु प्रयास गर्नुहुने सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। त्यस्तै प्रविधि कक्षमा रहेर यतिन्जेलसम्म साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट बिदा चाहन्छु। नमस्कार। जस्तो मुहार तिम्रो लुकाई न राखे, फूल जस्तो जोबन तिम्रो सम्हाली न राखे, अन्जानमै माया बसाई, अन्जानमै माया बसाई, जुन जस्तो मुहार तिम्रो लुकाई न राखे, फूल जस्तो जोबन तिम्रो सम्हाली न राखे अन्जानमै माया बसलाई अन्जानमै माया बसलाई सपनीमा उठ्ने रातहरू छटपटीले बोलिदेला लालीमा छाउने त्यो बादलले ढाकिदेला विश्वासमा जिउन खोज्दा आशाहरू आशाहरू होइलिएलाई अन्जानमै माया बसलाई जुन जस्तो मुहार तिम्रो लुकाइन राखे फुल जस्तो जोबन तिम्रो सम्हालिन राखे अन्जानमै माया बसलाई अन्जानमै माया बसलाई रेडियो अर्पण 104.5 मेगाहर्ट्ज